राधा कृष्ण म्युजिक प्रालीको गौरवमय प्रस्तुति, सुरेन्द्र मल्ल ठकुरीको उत्कृष्ट लय सिर्जना, सुदीप भट्टराईको मनै सुने शब्द सिर्जनामा राप्ती अञ्चल प्युठान जिल्ला खुङ गाविस वडा नम्बर 5 जन्मिनुभएका नवसर्जक सुरेन्द्र मल्ल ठकुरीको पहिलो लोकदोहोरी एल्बम पाउँछौ र सानुले म जस्तो त अर्को पीआरबीटी 6054-7091 स्मार्ट 10-11-29-63 सल्लाह सुझाव एवं प्रतिक्रियाको लागि सम्पर्क मोबाइल नम्बर 98-035-94-804 सुरेन्द्र मल्ल ठकुरी र मुना थापाको सुमधुर स्वरमा सजिएको आवाज कहाँ पाउँछौ र सानुले म जस्तो त अर्को सर्वत्र बजारमा उपलब्ध छ, खोजी खोजी सुन्न नबिर्सनु होला। Thank you. माया मन्दिर